ان للمتقین مفازا، بے شک متقیوں کے لیے نجات ہے۔ اگر اس ایک آیت کے اوپر ہم غور کریں تو ہماری زندگی گزارنے کے طریقے بہت مختلف ہو سکتے ہیں، کیونکہ یہاں لفظ مفاز ہے، اسی سے لفظ فوزیہ ہے، کامیاب ہونے والی۔ فا حمزہ زا اس کا روٹ ہے، فازہ کہتے ہیں نجات حاصل کرنا، اور مصیبتوں سے بچ کر خیر و عافیت کے ساتھ سلامتی کی جگہ پر پہنچنا۔ عرب لوگ بولتے ہیں فازر رجلن یا پھر فوزر رجل، کا معنی کیا ہوتا ہے؟ مرنا اور ہلاک ہونا۔ کیا مطلب ہے؟ کہ جب ایک بندہ دنیا کی پریشانیوں سے نجات حاصل کر کے ایک ایسی دنیا میں پہنچ جاتا ہے کہ جہاں اس کے لیے اللہ تعالیٰ کی رحمتیں ہیں، تو گویا کہ وہ کامیاب ہو گیا۔ سورۃ آل عمران میں بھی آتا ہے فمن زخزح عن النار وادخل الجنت فقد فاز، اور جو کوئی جہنم سے بچا کر جنت میں داخل کر دیا گیا، بے شک وہ کامیاب ہو گیا۔ اللہ تعالیٰ ہم سے کچھ زیادہ نہیں مانگتے، بس یہ کہتے ہیں کہ تم اپنے آپ کو آگ سے بچا لو۔ دنیا میں اگر دیکھیں تو عقل مند انسان کبھی بھی اپنے آپ کو کسی فتنے میں نہیں ڈالتا۔ ماں اپنے بچے کو کہتی ہے کہ دیکھو چولہے سے دور رہنا، چولہا جل رہا ہو تو ماں کو خوف آتا ہے کہ بچہ اس کے پاس نہ جائے، کوئی گھڑا ہو تو ماں اس کے پاس بچے کو دیکھ کر خوف سے پریشان ہو جاتی ہے، چلا اٹھتی ہے کہ یہ بچہ کہیں اندر نہ گر پڑے۔ ماں کو محبت ہے تو اسی لیے کرتی ہے نا۔ اسی طرح کی محبت اللہ تعالیٰ کو بھی ہم سے ہے، وہ چاہتا ہے کہ ہم اپنی خواہشات کے گھڑوں میں گر کر گناہگار نہ ہو جائیں۔ تو لہٰذا اگر اس دنیا میں ہم اپنے آپ کو من پسند چیزوں سے بچا کر اللہ کی پسند کی چیزوں کے ساتھ جوڑ لیں گے، تو یہی ہے اصل کامیابی، کوئی مشکل نہیں ہے۔ حضرت عمر رضی اللہ عنہ سے کسی نے پوچھا تھا کہ تقویٰ کس کو کہتے ہیں، تو کہنے لگے کہ کبھی تمہارا گزر ایسی جگہ سے نہیں ہوا کہ جس کے دونوں طرف کانٹوں بھری جھاڑیاں ہوں اور اندر راستہ بڑا پتلا سا ہو؟ کہا ہاں ہوتا ہے۔ کہا پھر وہاں سے کیسے گزرتے ہو؟ کہا کپڑے سمیٹ کے بڑی احتیاط سے قدم رکھتے ہیں، کبھی ادھر کوئی ادھر کا کانٹا نہ لگ جائے، یعنی بچتے بچاتے وہاں سے گزرتے ہیں۔ کہا یہی تقویٰ ہے کہ اس دنیا کے سفر میں ہمارے چاروں طرف کشش ہے، اٹریکشنز ہیں، شیطان نے اپنے جال پھیلائے ہوئے ہیں۔ اب ایک انسان اگر پر پھیلا کے اور بہت چوڑا ہو کے گزرے تو ڈر ہو سکتا ہے کہ کہیں وہ اپنے آپ کو ان چیزوں کے اندر نہ ڈال لے، امید ہو سکتی ہے کہ انسان کو ایسا کام نہ کر لے کہ جس کی وجہ سے گناہ گار ہو جائے۔ تو ہر لمحے چیک کرنا ہے۔ آنکھوں کا تقویٰ کیا ہے؟ کہ آنکھوں کو ہر اس چیز سے دور کرنا جو آنکھوں کو گناہ گار کر دے۔ کانوں کا تقویٰ کیا ہے؟ کہ کانوں کو ہر اس چیز سے دور کر دینا جو کانوں کو گناہ گار کر دے۔ اسی طرح زبان، دل، قدموں، ہاتھوں کا گناہ۔ اگر صرف ہم اس شعور کے ساتھ جئے نا کہ میں ایک دن میں اپنے جسم کے مختلف اعضاء سے کیا کام کرواتی ہوں، تو ہمیں خود ہی پتہ چل جائے گا کہ ہم کہاں جائیں گے۔ بس آپ دیکھیے کہ ہمارے ہاتھ غلط چیزیں لکھتے ہیں، چیٹنگ کرتے ہیں، ماؤس کو پکڑتے ہیں، کمپیوٹر ہمارا ہلتا ہے، اس میں غلط چیز دیکھیں گے تو وہ ایک ایک چیز ہمارے نشان لے لے گی۔ آج دنیا میں کسی کو بھی نہیں پتہ چلے گا، لیکن کل قیامت کے دن سب کے سامنے دکھا دیا جائے گا کہ اس کے ہاتھوں نے یہ کچھ لکھا تھا، یہ چیٹنگز ہوئی تھیں۔ ہماری آنکھیں دوسروں سے نظر بچا کے جو مرضی دیکھ لیں، لیکن ان آنکھوں نے مہریں ثبت کر دی، قیامت کے دن پتہ چل جائے گا کہ کیا کیا۔ اس دنیا میں یہی کامیابی ہے کہ خود کو بچا کے رکھنا ہے، پھر کامیابی ملے گی، پھر پرہیزکاری ہوگی، پھر جہنم سے بچیں گے۔ تقویٰ کے لفظ میں بچانے کا معنی بھی آتا ہے اور الگ ہونے کا معنی بھی آتا ہے، یعنی ایک مطلب اس کا کیا ہوتا ہے کہ اپنے آپ کو گناہوں سے بچانا دنیا میں، آخرت میں کیا ہے کہ جہنم کی آگ سے بچنا۔ جو بندہ دنیا میں گناہوں سے بچے گا نا، آخرت میں جہنم سے بچ جائے گا، کیا ملے گا؟ اگر یہ ساری چیزیں سنتے وقت ہم اپنے دل میں یہ تمنا بھی رکھیں کہ اللہ ہمیں تقویٰ دے دے، اور یقین کریں کہ ایک دفعہ اگر آپ کو تقویٰ کی نعمت نصیب ہو جاتی ہے، اس کے بعد خیر ہی خیر ہے، صرف دل کو بدلنے کی بات ہے، چوائس بدلنے کی بات ہے۔ وہی لذت جو گانے کو سن کے ملتی ہے، وہی آپ کو قرآن پاک کو سن کے ملے گی، وہی نشہ جو آپ کو میوزک کا ہوتا ہے، وہی اللہ کی رحمت سے آپ کو پھر اللہ کے دین کی محفلوں کا ہو جاتا ہے۔ اگر ایک انسان یہ سوچ لے کہ میرے رب نے مجھے پیدا کیا، मैं उसको नाराज करके जाऊंगी कहाँ, बचूंगी कहाँ, पटक के मुझे फेंक सकता है। तो फौरन इंसान को अपनी असल याद आ जाती है, कहा कि अगर तुम दुनिया में मेरी मर्जी के काम करोगे, मेरे डर से गुनाहों को छोड़ोगे, तो मैं तुम्हें क्या दूंगा, हदाई कवा आनाबा, तुम्हें बागात दूंगा। हदाई का लफ्ज हदीका तुन की जमा, और हदीका ऐसे बाग को कहते हैं जिसके गिर्द हिफाजत के लिए चार दीवारी की गई हो। अमूमन जो बाग बहुत कीमती होते हैं ना, जो अंगूरों के बाग होते हैं ना, उसके चारों तरफ बाड़ लगा दी जाती है ताकि कोई जानवर अंदर ना आए, कोई चोर अंदर ना आ जाए। तो ऐसे बागात में अमूमन अंगूरों का जिक्र है, इसलिए अनाब का लफ्ज आया। अनाब इनब से है, अंगूर को कहते हैं, ग्रेप्स को कहते हैं। यहाँ देखिए कि जन्नत का तस्करा आया तो सबसे पहले बागों और अंगूरों का तस्करा किया दिया गया। क्यों? कि गार्डन और बाग इंसान की कमजोरी होती है, ठंडक पहुंचती है। इंसान बहुत परेशान हो, थका हो, उलझा हो, जो ही आप किसी बाग में आते हैं, हवा चल रही है, सब्जा है, वहाँ आपको दरख्त दिखते हैं, फल दिखते हैं, तो जहन को एकदम तरावट मिलने लगती है, मज़ा आने लगता है। जन्नत लफ्ज़ का भी माना बाग है, लेकिन उसमें फिर हदायक होंगे, यानी उसकी बाड़ होगी, उसके खूबसूरत तरीके से अल्लाह ताला ने उसको सजाया होगा, और फिर उसमें अंगूरों के खोशे लगाए हुए हैं। सवाल पैदा होता है कि अंगूरों की बात क्यों की गई? इसलिए कि अंगूर वो फल है जो पूरे का पूरा खा लिया जाता है। अमूमन देखिए कि जो दूसरे फल हैं, कुछ ना कुछ हिस्सा उनका जरूर ही निकलता है, चाहे अगर कुछ फलों को आप छिलके के समेत खा भी लें, लेकिन उसके अंदर से गुठली निकालनी पड़ती है, कोई हल्का सा बीज निकालना पड़ता है। लेकिन अमूमन अंगूर, खास तौर पर सीडलेस, बीज के बगैर जो होते हैं, आप डंडी से तोड़ के पूरा खा लें, डंडी भी खा लें, कुछ नहीं कहती आपको, हाँ पूरे का पूरा खाते हैं। फिर आपने कभी अगर लटकते हुए देखे हो तो कितने खूबसूरत लगते हैं, छत पूरी पत्तों की बन जाती है और जो गुच्छे हैं वो नीचे लटक रहे होते हैं, जैसे आपकी छत के ऊपर फानूस या बल्ब लटकते हैं ना, इस तरह अंगूर अपनी बेलों के ऊपर लगते हैं। जमीन पे हैं तो वो बिछे हुए हैं, लेकिन जब ऊपर उसको छत के साथ बांध देते हैं तो पत्तों की पूरी छत बनती है और उसमें नीचे वो अपने बोझ से लटक आते हैं। इतना खूबसूरत तस्वीर आता है ना। फिर आप देखिए कि ये हर हाल में खाया जाता है, खुश्क हो जाए जब तो इसी का मुनक्का बन जाता है, सोंगी जिसको हम बोलते हैं। हाँ क्या खूबसूरत बात है, मीठे भी है और मज़ेदार भी है, और यकीनन इसकी तासीर भी अच्छी है, इंसान जो चाहे उसको मिले। यहाँ तो सिर्फ अंगूरों का तस्कर है ना, लेकिन अल्लाह ताला से बंदा जो भी मांगेगा उसको मिलेगा। इसीलिए फिर जन्नत की अगली नेमत का तस्करा किया, वह कवाइबा अतरबा, और वहाँ नौजवान और हम उम्र औरतें होंगी। कवाइब का लफ्ज़ जो है काफ से है, काफ ऐन बा इसका रूट है, और इसका मानी होता है उभरी हुई चीज़। ये जो टखने होते हैं ना हमारे पाँव के साथ, इसको भी काब कहते हैं, दोनों को काबैन कहते हैं, उभार होते हैं ना। इसी तरह काब का लफ्ज़ जो है ये उस औरत के लिए भी आता है कि जिसका जिस्म भरा हो। आप देखिए कि औरत का सीना उभरता है ना, तो उसकी वजह से उसके जिस्म में एक खूबसूरती होती है, तो ऐसी औरत को भी काइबा कहते हैं जिसका सीना उभरा हुआ हो, और उसी की जमा फिर कवायब होती है। यानी अहले जन्नत को जो औरतें वहां मिलेंगी वो जिस्मानी तौर पे खूबसूरत होंगी, और साथ ही साथ अतराबा तिरब से है, हम उम्र के मानों में एज फैलो होंगी। किसकी हम उम्र होंगी? अपने शौहरों की। यानी कोई शौहर और बीवी की उम्र में बहुत फर्क नहीं होगा, दुनिया में तो अमूमन ऐसा हो जाता है ना कि उम्र का बहुत फर्क है, शौहर की उम्र ज्यादा है तो बीवी की कम है, बाज दफा शौहर की कम होती है बीवी की उम्र ज्यादा होती है, लेकिन जन्नत में बिल्कुल एज के हिसाब से बराबरी होगी। और इसी तरह त्राबा का एक और मानी किया गया कि बाकी औरतें जन्नत की जो हैं उनकी हम उम्र होंगी, और रिवायत में आता है कि जन्नत के मर्द और औरतें जो ना ये 30 से 32 साल की उम्र के तकरीबन होंगे। हमारे यहाँ तो 16 साल की उम्र को कहते हैं ना खूबसूरत उम्र, ना अकल होती है ना समझ, बेवकूफियां करके जिंदगी गुजारते हैं, बड़े खुश होते हैं, भाई छोटी उम्र है उसकी, बड़ी अच्छी होगी। अब उसको ना घरदारी आई ना तरीका आया, तो हमने कहा देखा अब इसको सिखा के नहीं माने भेजा, और कोई कहे कि अच्छा जरा बड़ी उम्र की लड़की ले आए अपने बेटे के लिए, तो कहते हैं नहीं वो तो बहुत बड़ी है। हालांकि अब देखिए बड़ी में समझ ज्यादा होगी, अकल ज्यादा होगी, मामला फहम होगी, वक्त के साथ सब्र आ चुका होता है इंसान में, फिर उसकी नमाजें बढ़ चुकी, 15 साल की उम्र की लड़की की नमाजें और 30 साल की उम्र की लड़की की नमाजों में फर्क होगा ना, उसको ज्यादा समझ होगी। लेकिन दुनिया में अमूमन इंसान ये पसंद करते हैं कि उनको छोटी उम्र की लड़की चाहिए, बल्कि बाज मर्द खुद चाहे 40 साल के भी हो जाएं, लेकिन उनको शादी करने के लिए 15-16 साल की लड़की चाहिए होती है। तो मुख्तलिफ तरह के ना, लेकिन जन्नत में 30 साल जो इंसान की जिंदगी का जोबन होता है, आप फील करें कि सारी तजुर्बे करने के बाद 25-30 साल के बाद इंसान वाकई फिर मिच्योर होने लगता है, समझ आती है। बचपन में तो जो कोई कहता है उधर लग जाते हैं, आजकल तो खैर कहानी उलट है ना, जितनी हमारी उम्र बढ़ती जाती है हम दूसरों के लिए एक बोझ ही बनते जाते हैं और अपने आप को समझने पता नहीं क्या लग जाते हैं। दुनिया में आप देखिए कि आज के दौर में ये एक मसला दिखता है कि जो बच्चियां जरा छोटी होती हैं ना, तो वो माँ के आगे बड़ी नाइस प्यार से बात करती, जितनी माँ के कद के बराबर उनका कद होता जाता है तो उनकी टोन बदल जाती है, हर वक्त गुस्सा ही चढ़ा हुआ है, ऐसे लगता है कोई जुर्म पैदा कर लिया आपको पैदा करके हमने, हर वक्त रोप नाप, कोई बात ही नहीं पसंद आती आपको, तरीके ही नहीं पसंद, भूबा भी है, नाक भी चढ़ा हुआ है, माथे पे भी शिकने, वजह क्या है? इसलिए कि डोमिनेंट कल्चर है। कल्चर क्या है कि तुम अच्छे हो, तुम अहम हो, तुम वो, तुम। अल्लाह ताला इंसान के अंदर से अना को कम करवाते हैं, ईगो इस्लाम के अहकाम से कम होती है। दिन में जो 5 बार सजदे के हुक्म है ना, वो क्या है कि तुम झुक जाओ, जो अल्लाह के आगे झुकेगा ना, वो माँ बाप के आगे भी झुकेगा, फिर वो कल शौहर के साथ भी नरम मिजाज का होगा, वो भाइयों के साथ भी अच्छा होगा, बहनों के साथ भी अच्छा होगा। इसका ये नहीं मतलब कि आप कहें कि फिर औरतें क्यों झुकें, मर्द क्यों ना झुकें, क्योंकि इधर से एक और ट्रबल शुरू हो गया, फिर लड़के और लड़की का फर्क आता है, फिर बहनें भाइयों से मुकाबला करती हैं कि जी वो तो ये कर सकते हैं, हम क्यों नहीं कर सकते, उनको तो आप कुछ नहीं कहते, हमें क्यों कहते हैं, हालांकि उन्हें बताया जा सकता है कि आप कीमती हैं, कीमती चीजें कोई खुली नहीं रख देता, उनको हर वक्त बाहर नहीं आने जाने देता। तो बहरहाल ये एक साइड इश्यू है, लेकिन जन्नत की औरतें जो होंगी वो इंतहाई खूबसूरत होंगी और यंग भी होंगी और उनके जिस्म की भी खूबसूरती है और वो अपने मर्दों की खुशी का सामान होंगी। दुनिया में भी अल्लाह ताला ने औरत को हुसन दिया, लेकिन औरतें अपने हुसन को अगर जाहिर करती हैं ऐसी जगह में जहां नहीं करना चाहिए, हत्ता कि औरतों के बीच में भी एक खास हद तक औरत अपने जिस्म को खोल सकती है, लेकिन जहां ये बात हो जाए कि भाई आपके आपका फिगर जितना खूबसूरत है, आप उतने ही ऐसे कपड़े पहन के दिखाएं, दूसरों को भी दिखाएं, फिर सारी दुनिया आपका हुसन देख ले, तो वो हुसन फिर शौहर के लिए तो खुशी का सबब ही नहीं रहता। आज भी आप देखिए कि इवन वो लड़के लड़कियां जो बड़े मॉडर्न भी हों, तो उन लड़कों को जब पूछा जाए तो शादी के लिए वो बड़ी ढकी छुपी और शर्मो हया वाली लड़की पसंद करते हैं, क्यों? कि वो नहीं चाहते कि जिस लड़की का हुसन हर एक देख चुका वो हमारी बीवी बने। आप देखें कि मीडिया के नाम पे, एंटरटेनमेंट के नाम पे लोग जितनी मर्जी खूबसूरत लड़कियां देखें, लेकिन शादी के लिए उनको दिल चाहता है कि लड़की नेक हो। तो जन्नत में वो औरतें जाएंगी जो दुनिया में अपने फिगर की और अपने जिस्म की नुमाइश नहीं करेंगी और शोहरों की दिल की खुशी का सामान होंगी, वका संदिहा का और छलकते हुए जाम होंगे। अब ये कौन से जाम होंगे? दुनिया में शराब जब पी जाती है तो उसके साथ बहुत सारी बुराइयां होती हैं, और शराब खुद भी नशे वाली चीज होती है जिसकी वजह से पीने के बाद उससे और भी बुराइयां होती हैं, लेकिन जन्नत में शराब होगी। पर क्यों होगी? सवाल पैदा होता है कि शराब अगर इतनी बुरी चीज है तो जन्नत में क्यों होगी शराब? अक्सर जिक्र आता है, तो उसको समझ लीजिए ताकि आगे जहां भी ये लफ्ज आए तो आपको मुश्किल ना हो। पहली बात यह कि जिन्होंने दुनिया में अल्लाह के खौफ से शराब छोड़ी, उनको बदला दिया जाएगा कि यहाँ छोड़ते हो तो वहां पिलाई जाएगी। यहाँ का संदेहा का कहा गया, आगे आप पढ़ेंगे कि मिर रही के मख्तूम कहा गया, खिताम हु मिस्क कहीं जगह आता है। तो पहली बात तो ये है कि उनको दिखाने के लिए कि देखो तुमने दुनिया में अल्लाह के लिए छोड़ी, अल्लाह ने तुम्हें यहाँ दे दी। दूसरी बात यह है कि दुनिया की शराब जो है वो अपनी तासीर के हिसाब से बुरी है, वरना तो अरबी जुबान में हर पीने वाली चीज को शराब कहते हैं, शरबत का लफ्ज जो हम बोलते हैं वो शराब के लफ्ज से है, पानी पीने की जगह। तो शराब तो बस नाम की शराब है ना, वो गंदी चीजों से बनी, ना उसका खमीर उठा, ना उसमें बदबू आई, बल्कि वो शराब जो होगी बस एक नाम की शराब है, ऐसी ही जैसे कोई ड्रिंक, कोल्ड ड्रिंक, क्योंकि अल्लाह ताला ने कहा कि ला यस्मऊना फीहा लगवन वला किज़ाबा। दुनिया में शराब पीने के बाद लोग बक बक बोलते हैं, गालियां बकते हैं, गलत जगहों पे चले जाते हैं, वहां ऐसा कुछ भी नहीं होगा, और जन्नत में जाके कोई बेहुदा बात नहीं सुननी पड़ेगी, कोई झूठ नहीं सुनना पड़ेगा। दुनिया में आप देखिए कि कोई इंसान खुद झूठ ना भी बोले और खुद लगवियात से दूर भी रहे। और लगव किसको कहते हैं? बेकार बेमकसद बातें, कीलो काल, गॉसिप, बेकार बातें, इधर की उधर, उसकी इधर उधर की उधर, चिड़ियों का चू चू करना, ये सब लव बातें होती हैं। अब होता क्या है कि दुनिया में आप नहीं करते, गीबत, बुराई, ताने, इल्जाम आप नहीं करते, लेकिन आपको सुनने पड़ जाते हैं। आपका वास्ता किसी ऐसे शख्स से पड़ गया जिसको ताने देने की आदत है। अब आप बैठे हैं, आप सुन रहे हैं, अब क्या करें, सुनना पड़ता है। बाद शोहरों को गाली देने की आदत हुई, सुननी पड़ी। जन्नत में ना ये कि कोई खुद नहीं बोलेगा, उसको सुनना भी नहीं पड़ेगा। इसलिए ये नहीं कहा कि वो नहीं कहेंगे, बल्कि कहा ला यस्मा होना, सुनेंगे भी नहीं। यानी जन्नत के तसव्वुर के साथ कोई लफ चीज़ आती नहीं। और लफ के नाम पे दुनिया में लोगों ने हर खराब चीज़ को जायज़ कर लिया। एंटरटेनमेंट के नाम पे लफ ड्रामे देखे जाएंगे, लफ फिल्में, बेकार किस्म की चीज़ें जिसमें मजाक, खेल, उसका मजाक, उसको बुरा क्या। उस फिल्मों भी आप देखिए तो लफ बातें होती है ना, बेकार बातें जिसका असल जिंदगी से कोई ताल्लुक ही नहीं। कभी आपने रियल लाइफ में किसी शौहर को अपनी बीवी के लिए गाने गाते देखा? कोई बीवी को देखे तो उछलना शुरू हो जाए? कभी आप में से किसी के शौहर ने ऐसा किया? आपको देखे तो दरख्त की टहनियों पर चढ़ जाए, कोई वहां से उछल रहे हैं, कूद रहे हैं। कोई करे तो हम परेशान हो जाएंगे कि इसको पकड़ो, इस लड़के को क्या हुआ, इसको डॉक्टर को दिखाओ। और फिल्मों में दिखाते हैं और उनको देख के वो कच्चे जेहन कहते हैं असल तो यही है। अब असल सीधी सादी जिंदगी उनको बोरिंग लगती है। फिल्मों में देखा, ड्रामों में देखा, हीरो हीरोइन वो उसके बालों में फूल लगा रहे हैं, वो उसका पल्लू पकड़ के घूम रहे हैं। अब अमली जिंदगी में ना हुआ ना कुछ, कहा बस हमारी तो शादी नाकाम हो गई। हमें तो ऐसा मिल गया जिसको कुछ कोई शादीशुदा जिंदगी के मैनर्स ही नहीं आते थे। ये धोखे की बातें। असल खुशी क्या है? जो बंदे के दिल की खुशी हो। अल्लाह ताला कहते हैं कि असल जोड़े जो है वो वहां बनेंगे, ना लख बातें वाला किस जाबा, झूठ भी नहीं। देखिए अगर किसी से पूछा जाए कि क्या तुमने झूठ बोला था, तो वो कहेगा कि मुझे क्या जरूरत थी झूठ बोलने की। बोलते हैं ना, इससे क्या पता चलता है कि दुनिया में झूठ जो बोला जाता है वो अमूमन किसी जरूरत के लिए बोला जाता है ना। ऐसे ही ना, कोई फायदा लेने के लिए या किसी के गुस्से से बचने के लिए या किसी मुसीबत से बचने के लिए बोलते हैं। अब जन्नत में ऐसी कोई चीज ही नहीं होगी कि जिसको हासिल करने के लिए झूठ बोला जाए। इसलिए जन्नत में कोई किसी किस्म का झूठ नहीं बोलेगा, क्योंकि जो चीज़ उन्होंने झूठ बोल के अगर लेनी थी वो तो उससे पहले उनको मिल गई। लहू फीहा मा यश्तऊन। तो जन्नत में देखिए फल भी हैं, बाग भी हैं, खूबसूरत जोड़े भी हैं, अच्छे अच्छे पीने की चीज़ें भी हैं, और झूठ और बातें भी नहीं है। और क्या चाहिए? का जजामिर रब्बी का दौन हिसाबा, ये तो आपके रब की अता है, बदला है किस बात का, उनके अमाल के हिसाब से। यानी वो रब तो इतनी कदर करने वाला है कि आपकी एक एक निक्की को संभाल के रखता है कि कल आपको उसकी जजा दे। दुनिया में कोई इंसान है जो हमें इतनी इतनी बात की जजा दे? अच्छा तुमने झूठ नहीं बोला था, तुम्हारा दिल नहीं चाह रहा था, फिर भी तुमने उस वक्त अच्छा काम किया, तुम्हारा दिल कर रहा था गुनाह के काम पे और तुमने वो नहीं किया। यानी अल्लाह ताला तो गिन गिन के इस बदला देगा। यहाँ हिसाब का मानी क्या है कि एक तो मतलब ये कि उनके अमाल के हिसाब से देगा, और दूसरा इसका मतलब है कि बेहिसाब अता देगा। उसकी अता रुकी नहीं कहीं, इतनी वसीर उसकी है। कौन सा रब? रब्बिस समावाति वल अर्द, आसमानो जमीन का रब। सोचिए जरा कितना बड़ा है आसमान। आप यहाँ बैठी हैं तो यही आसमान है, पाकिस्तान वालों के ऊपर भी यही आसमान है, अमेरिका वालों के ऊपर भी यही आसमान है। सोच सकते हैं कितना बड़ा आसमान है। हमारा चंद कनाल का प्लॉट हो तो हम कहते हैं हमारे पास बहुत जमीन है। और अल्लाह के पास ना सिर्फ ये कि आसमान, बल्कि इतनी जमीनें भी हैं। आप जरा शऊर के साथ सोचें तो आपके दिल में अल्लाह ताला की इतनी बड़ाई पैदा हो जाएगी कि पूरी दुनिया उसकी है। आप देखिए कि दुनिया में किसी की दौलत देख के लोग इंप्रेस होते हैं, हालांकि मुझे समझ नहीं आता कि उसने उनको क्या दे देना है। अगर किसी के नाम 10 मुरब्बे हैं या 15 कनाल है तो किसी को क्या मिला उससे, लेकिन रोब आ जाता है, लोग आगे पीछे फिरना शुरू हो जाते हैं जिसके पास पैसा होता है। इंसानों की कमजोरी है, लेकिन नहीं मरूब होते तो अल्लाह से नहीं होते। इसीलिए तो अल्लाह ताला ने ये शिकवा किया कुरान पाक में, 3 जगह ये आयत आती है कि کہ وما قدر اللہ حق کا قدری، لوگوں نے اللہ کی قدر کا حق ہی نہیں ادا کیا جو کہ کرنا چاہیے تھا، قدر نہیں کرتے. جتنا ہم دوسروں سے مرعوب ہوتے ہیں، اگر اتنا اللہ تعالیٰ سے ہو جائے، اتنا بھی ہو جائے، تو بھی ہم اس کا حق ادا کریں. ورنہ آپ دیکھیے کہ کیا جو اللہ تعالیٰ کے کام کے ساتھ، اللہ کے دین کے ساتھ، اللہ کے احکامات کے ساتھ ہمارا رویہ ہے، کیا یہ رویہ ہونا چاہیے؟ دنیا کے پیچھے جس کی کوئی ویلیو بھی نہیں، کیسے بھاگتے ہیں؟ شیطان کا نام آ جائے تو کتنے بھاگنے کو تیار ہیں، اور جہاں بات اللہ کی، دین کی، آخرت کی، جنت کی آتی ہے تو کتنی بے اعتنائی ہے. کسی کو ایک سے دوسری بار بھی کہیں تو وہ سمجھتا ہے شاید اس کا ہی کوئی فائدہ ہے، پیچھے ہی پڑ گئے، بار بار ہی کہتے ہیں. اور اللہ چن کے لے آتا ہے تھوڑے سے لوگوں کو جن کے دل خالص ہوتے ہیں، جو واقعی اصل جنت لینا چاہتے ہیں. اگر یہ دنیا جنت بن بھی گئی، کب تک؟ یا ہمیں اس کو چھوڑنا پڑے گا موت کی صورت میں، یا زندگی میں ہمارے ہاتھوں سے چھن جائے گی. اور وہ جنت جو اللہ نے چھپا کے رکھی ہوئی ہے، اس کو پانے کی کتنی خواہش ہے، کتنی تمنا ہے. اللہ تعالیٰ کہہ رہے کہ اس دنیا کو دیکھ کے اندازہ نہیں لگاتے کہ وہ جنت کتنی خوبصورت ہوگی. رب السماوات والارض وما بینہما الرحمن، اور جو ان دونوں کے بیچ میں، وہ بھی اسی کا ہے. ذرا سوچیں، اگر آپ ایک لسٹ بنائیں نا، زمین میں اور آسمان اور ان دونوں کے بیچ میں کیا ہے، سارے پہاڑ، سارے سمندر، سارے دریا، سارے پرندے، ساری مچھلیاں، ساری گائے بھینسیں، سوچتے جائیں گے آپ کے لفظ ختم ہو جائیں گے، لیکن اللہ کے باتیں نہیں ختم ہوں گی. یہ سب اس کا ہے. اور سب سے بڑی بات دیکھیں کہ اتنا کچھ ہے اس کے پاس، اس کے باوجود بھی الرحمن، پھر بھی رحمان ہے. دنیا میں کسی کے پاس تھوڑا سا زیادہ آ جاتا ہے نا، تو سب سے پہلے اس کی گردن کھینچتی ہے، تکبر، رعونت، پھر قہر آتا ہے، پھر غلبہ، پھر جبار، جبر آتا ہے اس کے اندر. لیکن اللہ کی شان دیکھیے کہ اتنا کچھ اس کے پاس ہے، اس کے باوجود الرحمن ہے، مسلسل رحم کر رہا ہے، بہت رحم کر رہا ہے. رحمان الدنیا، یعنی مومن کو تو دے رہا ہے، کافر کو بھی کھلا رہا ہے، نیک کو تو دیتا ہے، بد کو بھی دیتا ہے. کیوں نیک کو اور بد کو بھی دیتا ہے؟ اس لیے کہ رحمان ہے. اس کے اندر طوفان جیسے لفظ ہے نا، طوفان، جبن، ہیجان ہوتا ہے رحمان میں. اللہ تعالیٰ کا نام الرحمن اور الرحیم آتا ہے نا، رحیم کے کنسسٹ، ہمیشہ کرنا، تسلسل، دوام. رحمان کے کہ ایک دم ابال آتا ہے اس کو، اس کی رحمت جوش میں آ جاتی ہے بندے پہ، پھر اس کو کوئی نہیں روک سکتا اس پہ رحم کرنے سے. فرمایا لا یملکون منہ خطابا، نہیں اختیار رکھیں گے اس سے بات کرنے کی بھی، جرت نہیں کوئی کرے گا اس سے بات کرنے کی. اتنا رحمان ہے، اتنی رحمت والا ہے، اس کے باوجود اس کا جلال، اس کا روب اور اس کا دبدبہ اتنا ہوگا کہ قیامت کی ہولناکیوں میں لوگ اس سے بات تک نہیں کر سکیں گے. ہر بندہ نفسی نفسی پکار رہا ہوگا، حتیٰ کہ انبیاء کرام بھی اللہم سلم سلم کہہ رہے ہوں گے کہ اللہ سلامت رکھے، اللہ سلامت رکھ. میدان محشر میں اتنی خاموشی ہوگی کہ جس طرح کہیں کہ سوئی بھی گرے تو اس کی آواز آ جائے. رحم والا رب ہے، پھر بھی اتنا خوف ہے. کس بات کا خوف ہے؟ اپنا خوف ہے، اپنے برے عملوں کا خوف ہے. مشفقون مما فی، سورۃ بنی اسرائیل میں آتی آیت یا سورۃ کہف میں، کہ ڈر رہے ہوں گے اپنے اعمال ناموں سے، یہ بندے کو بولنے ہی نہیں دیں گے. اسی لیے فرمایا یوم یقوم الروح والملائکۃ، جس دن کھڑے ہوں گے روح یعنی جبرائیل علیہ السلام، ان کا لقب ہے یہ، اور باقی فرشتے. کس صورت میں؟ صفہ، صفوں کی صورت میں، صفے بنا کے کھڑے ہوں گے، لائنیں بنا کے کھڑے ہوں گے. اور لا یتکلمون الا من اذن له الرحمن وقال صوابا، اور نہیں کوئی کلام کر سکے گا رحمان سے مگر وہی جسے وہ اجازت دے اور جو درست بات کہے. یعنی میدان محشر میں سب اگلے پچھلے کھڑے ہوں گے، لیکن اللہ تعالیٰ سے بات کرنے کی کسی کو جرت ہی نہیں ہوگی. روایات میں آتا ہے، بہت جگہ پیچھے بھی کوٹ ہوئی ہے ایک روایت، کے قیامت کے دن سب اگلے پچھلے جمع ہوں گے، گرمی، سورج سر پہ، لوگ انتظار میں ہیں اور حساب ہی نہیں شروع ہو رہا، یعنی اللہ تعالیٰ حساب شروع ہی نہیں کر رہے، لوگ پریشان ہوں گے، حتیٰ کہ لوگ اتنے عاجز آ جائیں گے کہ وہ کہیں گے جو ہمارے ساتھ ہونا ہے اب ہو جائے، جنت میں جانا ہے جہنم میں جانا ہے، کم از کم یہ انتظار ختم ہو. کبھی آپ نے کہیں بہت انتظار کیا ہو نا، لائن میں لگے ہوئے ہیں، کھڑکی نہیں کھل رہی، پھر آپ کہتے ہیں بھائی ہاں کہنی ہے کہ نہ کہنی ہے، پتہ تو چل جائے تاکہ یہاں سے جائیں، تو قیامت کا دن تو بہت ہی سخت ہوگا اس سے. پھر لوگ سارے جمع ہو کے حضرت آدم علیہ السلام کے پاس آئیں گے اور ان سے سفارش کریں گے، آپ اللہ کے بندے تھے، اللہ کے نبی تھے، آپ کو اللہ تعالیٰ نے اپنے ہاتھ سے بنایا، آپ اللہ تعالیٰ سے سفارش کر دیں بس اس بات کی کہ حساب شروع ہو جائے. یہ اس بات کی سفارش نہیں ہے کہ جنت ملے کہ جہنم، صرف اس بات کی کہ حساب شروع ہو. کہیں گے نہیں بھائی مجھے تو ڈر لگتا ہے، میں نے درخت کا پھل چکھ لیا تھا اور آج مجھے ڈر لگتا ہے کہ کہیں اللہ تعالیٰ اس کے بارے میں پھر نہ پوچھ لے، حالانکہ اللہ تعالیٰ نے معاف کر دیا. تم ایسا کرو، وہ نوح کھڑے ان کے پاس چلے جاؤ، وہ اللہ کے نبی تھے اور انہوں نے بڑی عمر تبلیغ کی، لوگ اٹھیں گے اور ان کے پاس چلے جائیں گے، پھر حضرت نوح کے ساتھ کہیں گے، اللہ ان کی خوبیاں بیان کریں گے، اللہ نے آپ کو لمبی عمر دی، آپ نے 950 سال تبلیغ کی، آپ اللہ تعالیٰ سے سفارش کرتے ہیں کہ وہ حساب شروع کر لے. کہیں گے نہیں بھی میں تو نہیں کرتا، میں نے اپنے مشرک بیٹے کی بخشش کی دعا کر لی تھی اور آج مجھے اتنا ڈر ہے کہ کہیں اللہ مجھ سے اس پہ سوال نہ کر لے، میں تو نہیں پوچھوں گا. ابراہیم کے پاس چلے جاؤ، لوگ ابراہیم کے پاس آئیں گے، پھر ان کی تعریفیں کریں گے، ان کو کہیں گے اللہ سے کہیں حساب لے لیں، کہیں گے میں تو نہیں کہتا، میں نے 3 جھوٹ بول لیے تھے زندگی میں، جو حالانکہ جھوٹ نہیں تھے، ایک کنایتاً ضرورتاً بات تھی، لفظ بدل کے کہا کہ 3 جھوٹ بول لیے تھے اور آج مجھے اتنا ڈر لگتا ہے کہ اللہ تعالیٰ مجھے ان پہ ہی نہ پوچھ لے. ذرا ہم بھی سوچیں، وہ تو ساری زندگی کے 3 جھوٹ تھے جو بالکل مصلحت کے ساتھ تھے، اور وہ دوسری طرف سے جھوٹ نہیں تھے، توریہ کی ایک قسم تھی. ایک موقع پہ اپنی بیوی کو بہن کہہ دیا تھا، پھر ایک موقع پہ بتوں کو توڑا اور کہہ دیا کہ ان کے بڑے نے توڑا، یعنی بالکل ضرورت کے تحت بات تھی، لیکن اتنا خوف کھائیں گے کہیں گے کہ میں نہیں کہہ سکتا. تم ایسا کرو کہ موسیٰ کے پاس چلے جاؤ، ہر نبی دوسرے نبی پہ بات ڈالتا جائے گا، اتنا خوف آئے گا، جیسے باپ کو غصہ آ جائے نا تو کوئی سامنے نہیں جاتا، ایک کہے گا تم کہو، دوسرا کہے گا تم کو، یہ بھی کہنا ہو نا کھانا کھا لیں تو خوف آ رہا ہوتا ہے کہ کون جا کے سامنے، کہ جو گیا اس کی سختی نہ آ جائے، اتنا خوف آئے گا لوگوں کو. اللہ تعالیٰ کہہ رہے ہیں لا يتکلمون الا من اذن له الرحمن. آج دنیا میں تو کھیل سمجھا ہوئے، ہم کہتے ہیں دیکھنا، ہنس کے دکھا دیں گے، وہاں جا کے کہہ دیں گے نہیں اللہ ایسے چھوڑو چھوڑو بس میں تو بڑی اچھی تھی، کسی کی نہیں چلے گی. اور یہ دنیا کے بہترین لوگوں کی باتیں ہیں، چنے ہوئے لوگوں کی باتیں ہیں، میرا اور آپ کا کیا حال ہوگا؟ اللہ تعالیٰ کہہ رہے ہیں اس دن کلیجے حلق میں آ رہے ہوں گے خوف کے مارے، اتنی دہشت ہوگی اس دن انسان کی کے اوپر کہ وہ کسی کے ساتھ نظریں نہیں ملا سکے گا، پسینوں میں انسان ڈوبے ہوں گے، انسان اس وقت اپنے گناہوں کو اپنے کندھوں پہ اٹھائے ہوئے ہوں گے. یہ کوئی کھیل تھوڑی ہے کہ قیامت کا لفظ کہہ کے ہم اس کی افسانے بھی بنا لیں، ان کے ناول بھی لکھ لیں، اس کی فلمیں بھی بنا لیں، ہم ہیروئنوں کو بھی قیامت کہہ دیں اور ہم فلموں کو بھی قیامت کہہ دیں. وہ بہت بڑا دن ہے، اس دن کوئی بات نہیں کرے گا مگر جس کو اللہ نے اجازت دی، اور وہ اجازت کس کو ملے گی؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم کو. سب سے ہوتے ہوتے جب لوگ نبی صلی اللہ علیہ وسلم کے پاس آئیں گے تو پھر آپ کو کہیں گے کہ آپ سفارش کریں، آپ کہیں گے ہاں چلو میں چلتا ہوں، پھر آپ کہتے ہیں کہ میں اللہ کے پاس جاؤں گا اور سجدے میں چلا جاؤں گا اور اللہ تعالیٰ کی وہ صفات بیان کروں گا جو مجھے آج نہیں پتا، وہی اللہ مجھے سکھائے گا، تعریف کروں گا اللہ تعریفی کلمات، پھر اللہ تعالیٰ کہیں گے کہ محمد سر اٹھائیے صلی اللہ علیہ وسلم، سوال کیجئے. یعنی طویل روایت ہے بڑی خوبصورت، جس میں حضرت موسیٰ کا پھر عیسیٰ کا تذکرہ بھی آتا ہے. تو بات کا مقصد کیا ہے کہ جو کرے گا بھی تو بات تو ثواب، سیدھی بات کرے گا، یہ لفظ بھی سمجھنے کی ضرورت ہے. ثوابہ کے 2 مفہوم ہیں، ایک کیا ہے کہ سفارش کرنے والا ایسے شخص کے حق میں سفارش کرے گا جس نے دنیا میں صحیح بات کی ہوگی، درست بات کی ہوگی، اور وہ درست بات کیا ہے؟ لا الہ الا اللہ. یعنی سفارش ایسے گناہگار کے حق میں کی جائے گی جو توحید پہ ہوگا، کسی مشرک باغی سرکش کے حق میں سفارش نہیں کی جائے گی. اور دوسرا مطلب کیا ہے؟ कि सिफारिश वही करेगा जो सिफारिश करते हुए दुरुस्त बात करेगा, ऐच पेच नहीं देगा, इधर की बात उधर की नहीं करेगा, यानी सिफारिश करने वाला सीधी सीधी बात करेगा वही करेगा। अल्लाह ताला कह रहे ज़ालिकल यौमुल हक, ये है हक दिन, ये दिन है जो बड़ी हकीकत है, लिहाजा फमन शा तखज़ इला रब्बिही माबा, बस अब जो शख्स चाहे कि अपने परवरदिगार की तरफ वापस जाने की राह इख्तियार करे। हम में से कौन चाहता है? हर एक को जाना है ना, तो फिर रब की तरफ जाने की तैयारियां करे। मरने के बाद क़यामत के दिन जो हालात पेश आने वाले हैं वो खोल कर बयान कर दिए। अब सामने दो ही रास्ते हैं, चाहे तो जवाबदेही के तसव्वुर से मुहतात ज़िंदगी गुजारो, अल्लाह की पसंद की गुजारो, और नहीं तो आंखें बंद कर दो, मस्ती में जियो, मत सुनो कोई बात, मत कहो किसी को, और बस जो दिल चाहे करते रहो। अल्लाह ताला कह रहे इन्ना अंज़रनाकुम अज़ाबन करीबा, बेशक हमने तुमको करीब के अज़ाब से डरा दिया है, बड़ा करीब है वो अज़ाब। यौम यन्ज़ुरुल मरउ मा क़द्दमत यदा, जिस दिन आदमी वो सब कुछ देख लेगा जो इसके हाथों ने आगे भेजा है। व यकूलुल काफिरु या लैतनी कुन्तु तुराबा, और जिस दिन काफिर कहेगा ए काश मैं मट्टी हो जाता। अल्लाह ताला ने हर बात खोल दी, सब कुछ बता दिया, अंधेरा भी दिखा दिया, रोशनी भी दिखा दी, दूध का दूध पानी का पानी हो गया। मानते हो शौक से मानो, नहीं मानते जहाँ मर्जी जाओ। अल्लाह ताला ने ये भी नहीं आगे कहा, बस इन नानजर नागो मजाबन करीबा, इतनी बात कह के कह दिया कि यौम यन्ज़ुरुल मरउ मा क़द्दमत यदा, हर आदमी देखेगा उस दिन जो उसने आगे भेजा। आज इस दुनिया में हम यहाँ रह के अल्लाह को क्या कुछ भेज रहे हैं हर एक चेक करे, लेकिन कल क़यामत के दिन हर चीज़ खुलेगी, और काफिर का हाल क्या होगा कि काश मैं मट्टी हो जाता। इसके कई मानी है, एक इसका मतलब यह कि काफिर क़यामत के दिन ये कहेगा काश मैं पैदा ही ना होता, और दूसरा मतलब क्या है कि मरने के बाद जब कब्र में डाल दिया गया तो मट्टी में मट्टी हो जाता, दोबारा ज़िंदगी ना मिलती और ये सख्ती का दिन ना देखना पड़ता। इसी तरह इसका एक तीसरा मतलब भी है जो हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु की रिवायत से एक हदीस है उससे मिलता है कि क़यामत के दिन जानवर चुरिंद और परिंद सबका हशर होगा। आपको पता है कि परिंदों और जानवरों को भी जमा किया जाएगा वहाँ, हत्ता के सींग वाली बकरी का बदला बेसींग वाली बकरी से लिया जाएगा जिसने उसे दुनिया में मारा होगा। यानी एक बकरी का सींग था, दूसरी का नहीं था, और सींग वाली ने दूसरी को टक्कर मार दी, अब दूसरा क्या करता, उसके पास तो सींग नहीं था। अल्लाह ताला दोनों को खड़ा करेंगे क़यामत के दिन, और जिसके पास सींग नहीं था ना उसको सींग देंगे और कहेंगे अब तुम इसको ऐसे ही मार लो जिसने तुम्हें मारा था, वो उसको मार लेगी। जब ये बदला हो जाएगा ना तो उसके बाद दोनों को कहा जाएगा कि मट्टी बन जाओ, वो फिर दोनों जानवर मट्टी हो जाएंगे। इस मंजर को देखकर काफिर कहेगा या लैतनी कुन्तु तुराबा, काश मैं भी मट्टी हो जाता। यानी जैसे जानवर ख़त्म हो गए हिसाब के बाद, तो मैंने जो ज़िंदगी में सरकशियाँ की उसका अल्लाह ताला उतना ही थोड़ा बहुत मेरे से बदला लेके मुझे मट्टी कर दे। अब आप देखिए कि पूरी सूरत हमें क्या बता रही है, आंखें खोल रही है कि नहीं, और आंखें खुलने के लिए पढ़ना और समझना लाजमी है ना, और जो पढ़ता है वो उतना ही डरता है और जो दूर है इससे वो उतना ही दूर है। क्या आपको लगता है कि हमें इस क़यामत का खौफ है, हमें यकीन भी है कि नहीं है? हमें अगर सिर्फ अपनी ही ज़ात को हम सामने रख के देख लें कि क्या वाकई हम तसव्वुर की आंख से उस दिन को देख रहे हैं, कितने मज़े से कह देते हैं हाँ क़यामत आने वाली है, आ जाएगी क़यामत, हो जाएगी, तैयारी क्या की है। दुनिया में आप देखिए, आपको किसी चीज़ का भी यकीन होता है ना कि ये काम होने वाला है या मैंने ये काम करना है, तो फ़ौरन आप उसकी तैयारी करते हैं, तैयारी के बगैर तो कोई काम ही काम नहीं होता। तो इसके लिए इंसान को अपने शऊर को बेदार करने की ज़रूरत है, और अल्लाह ताला से साथ ही साथ ये दुआ मांगने की ज़रूरत है कि अल्लाह मुझे क़यामत का खौफ लगा दे। दुनिया में किसी का ऑपरेशन होता है ना तो पहले ही खौफ आ रहा होता है, किसी को इंजेक्शन लगाने से डर आता है तो इंजेक्शन लगवाने से पहले खौफ ज़्यादा होता है, कितने मरहले, किसी जगह सिर्फ आपका इंटरव्यू होना हो तो हाथ पांव कांप रहे होते हैं। INS की कोई डेट आ जाए तो वहां जाने से पहले खौफ आता है कि क्या कहूंगी, कैसे खड़ी होंगी, कैसे बातें होंगी। हमने क्या सोचा अपने लिए आखिरत के लिए? अल्लाह ताला को हंस के दिखा देंगे, रो के दिखा देंगे, मिस्कीन बन जाएंगे, ये बहुत चर्ब जबानी करके बातों में लगाएंगे, इसमें से कुछ भी उसकी शान के लायक नहीं है। ला यतकल्लमून इल्ला मन अज़िना लहुर रहमान। इस आयत को अगर हम साथ देखें वहां, तो सिफारिशों के भी सारे दरवाजे बंद हो गए। लोग कहते हैं बाबा जी सिफारिश कर लेंगे, पीर साहब कर लेंगे, बुजुर्ग कर लेंगे, करनी वाले हैं उनको पकड़ लो, उनका पल्लू पकड़ लो, उसका दामन पकड़ लो। का ला यतकल्लमून, कोई नहीं बोलेगा जब तक अल्लाह ना चाहे। वही बात जो पीछे हम सिफारिश की देख चुके, अल्लाह चाहेगा जिसके लिए चाहेगा और जो कर सकेगा उसी की सिफारिश होगी। तो अल्लाह ताला से दुआ है कि वो हमारे लिए ऐसे रास्ते बना दे कि हमें वाकई इस चीज़ को सीखने का और समझने का शौक पैदा हो जाए कि जिसने हमारे लिए आगे आना है, काम आना है। दुनिया के लिए कितना पढ़ते हैं, क्या मिला? ठीक है, दुनिया में कामयाब हो गए, वो भी नहीं होते सब। अब देखिए, जहां अल्लाह का नाम तालीम से निकाल देंगे ना, तो लोग जितना दुनियावी मैदान में आगे बढ़ते जाएंगे उतने गुनाहों में पढ़ते जाएंगे। वो बस एक नाम के लिए पढ़ने का काम होता है, लेकिन उसमें खैर नहीं मिलती उनको। लेकिन जब अल्लाह के नाम के साथ आप पढ़ते हैं, आप साइंस पढ़ें, केमिस्ट्री पढ़ें, जो भी पढ़ें, आपको अल्लाह ताला की मोहब्बत उसमें मिल जाती है। तो सुबहान रब्बी का रब्बिल इज़्ज़त यम्मा यसिफून, व सलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। إن للمتقين مفازا حدائق وأعنابا وكواعب أترابا وكأسا دهاقا لا يسمعون فيها لغوا ولا كذابا جزاء من ربك عطاء لا يسمعون فيها لغوا ولا كذابا جزاء من ربك عطاء حسابا رب السماوات والأرض وما بينهما الرحمن لا يملكون منه خطابا يوم يقوم الروح والملائكة صفا لا يتكلمون إلا من أذن له الرحمن وقال صوابا يوم يقوم الروح والملائكة صفا لا يتكلمون إلا من أذن له الرحمن وقال صوابا ذلك اليوم الحق فمن شاء اتخذ إلى ربه مآبا إنا أنذرناكم عذابا قريبا يوم ينظر المرء ما قدمت يداه ويقول الكافر يا ليتني كنت ترابا.